तिमी सामु पर्छ हेर्नु मात्र लाग्छ मलाई, जब तिमी बोल्न थाल्छ सुन्नु मात्र लाग्छ मलाई, जब तिमी मुस्कुराउँछ स्वर्ग यही नै हो। चम्की रहने तिमी त तारा, छुन म सक्दिन तिमी धेरै टाढा छ, जब तिमी मलाई हेर्छौ संसार चाहिँ त्यसरी हुन्छ, सारे हुन्छ तिमीलाई कति धेरै माया गर्छु म, चोट पर्दा तिमीलाई रात परि अनि दो हुन्छु म, जब तिमी मलाई बोलाउँछौ संसारको त्यो मिठो धुन लाग्छ, संसारको त्यो मिठो धुन लाग्छ माया, ओ माया तिमीलाई म कति धेरै माया गर्छु नि, ओ माया धेरै माया गर्छु नि।